السلام علیکم ورحمۃ اللہ. آپ کا میزبان حکیم سید عبدالباسط. مختصر سے وقفے کے بعد حاضر خدمت ہے. یہ سیشن میں ہم اپنے محترم کالرز کو لیتے ہیں اور ان کے جوابات دیتے ہیں. ہمارے پاس آپ کو اگر کال کرنی ہو تو سامنے نمبر آتے ہیں اور آپ اس میں کال ہمیں کریں, انشاءاللہ آپ کو جوابات دیں گے. ہمارے پاس جو نظام ہے اللہ رب العالمین کا دیا ہوا, اس میں اللہ تعالیٰ نے ہمیں مختلف نعمتیں دی ہوئی ہیں اور یہ جڑی بوٹیاں بھی ایک نعمت ہیں, لیکن ان کو اگر آپ صحیح مقدار کے ساتھ لیں گے تو انشاءاللہ آپ کو شفا ہوگی. اسی طریقے سے آج کا جو ہمارا ٹاپک ہے اور اس میں جو میں نے مختلف چیزیں آپ کو بتائیں, اس میں آپ کو جوشندے بھی بتائے, تو ان سب کو ان مقدار کے ساتھ لیجیے. ہمارے پاس کالر ہیں, ان سے بات کرتے ہیں. جی السلام علیکم. ہیلو, السلام علیکم. جی وعلیکم السلام, الحمد للہ. کون؟ نزلہ. جی میں کراچی عذرا نشید بات کر رہی ہوں. مجھے نزلہ بہت رہتا ہے ڈاکٹر صاحب. اچھا, بہت پریشان. جی جی, شادی شدہ ہوں, تین بچے ہیں اور کمر میں بھی بہت تکلیف ہے. پہلا بچہ سیزر سے ہوا تھا, اس کے لیے پلیز آپ مجھے بتا دیجیے, بہت پریشان ہوں. تو نزلہ آپ کو کس قسم کا ہے؟ ناک بند رہتی ہے یا؟ جی ناک بند رہتی ہے, مستقل بند رہتی ہے. اچھا اچھا اچھا. جی جی. اور کوئی سوال؟ جی گوشت اور وہ کمر میں بہت تکلیف رہتی ہے میرے. اچھا ٹھیک ہے. نزلے کے لیے تو آپ میری بہن پروگرام ریپیٹ دیکھ لیجیے گا, میں نے پہلے سیشن میں بتا دیا. کمر کے لیے میں آپ کو جواب ضرور دوں گا. آپ کی کال کا بہت بہت شکریہ. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ میں محمد ابراہیم بات کر رہا ہوں, کوئٹہ سے. جی ابراہیم صاحب فرمائیے. حکیم صاحب میری 16 سال عمر ہے, مجھے جو ہے نا ٹائیفائڈ ہے 2-3 سال سے. وہ ابھی بھی میں دوائی شروع کی ہوئی ہے, نہیں جا رہا ہے نا, یونانی علاج بھی کروایا ہے. تو میں نے کل آپ کو فون کیا تھا, آپ نے وہ جواب نہیں دیا تھا نا. تو نہیں, آپ کا شاید نام میرے پاس لکھا ہوا ہے, میں آپ کو اس کا جواب بالکل دیتا ہوں. بہت شکریہ ابراہیم صاحب, کوئٹہ سے آپ تھے. تو ناظرین یہ ہمارے پاس جو جوابات ہیں ان کا ہم اسٹارٹ کریں گے. سب سے پہلے تو ہمارے ابراہیم صاحب کوئٹہ سے تھے اور انہوں نے ٹائیفائڈ کے متعلق بتایا تھا. اس میں آپ یہ کیجئے کہ سب سے پہلے تو آپ تخم ریحان, جسے ہم تخم بلنگا جو ہم شربتوں میں ڈالتے ہیں, وہ 50 گرام لے لیجئے اور اسے جو ہے آپ توے میں اچھی طرح بھون کے اور اس میں ہم وزن جو ہے جب وہ بھن جائے تو اس کے بعد ہم وزن یعنی 50 گرام مصری ڈال کے اس کو گرینڈر میں اچھی طرح پیس کے یہ پاؤڈر تیار کر لیجئے اور تینوں ٹائم کھانا کھانے سے 15 منٹ پہلے اس کو آپ جو ہے چمچہ اسی طریقے سے اس کا 1-5 گرام کے قریب لے کے اور اوپر سے پانی پی لیں, یا اس کو پانی میں ڈالیں گے تو بہت پھول جائے گا, کھانے مشکل ہو جائے گا. تو اس طریقے سے آپ 3 مرتبہ کیجیے اور اسی طریقے سے اگر ٹائیفائڈ کا بخار آپ کو ختم ہو گیا ہے, پرانا ٹائیفائڈ ہے, تو اس کے لیے مرواریدی بہت عمدہ چیز ہوتی ہے. مرواریدی جو ہے ایک صدف ہوتا ہے, ایک موتی ہوتا ہے, اس میں جو ڈلتا ہے, تو خمیر مرواریدی کے نام سے 3 مہینے تک آپ یہ خمیرہ لیجئے, انشاءاللہ اللہ تعالیٰ آپ کو شفا دیں گے. کل ہی کے جوابات میں اور دے دوں, جس میں گوجرانوالہ سے 35 سالہ تھے, انہوں نے بتایا کہ ان کو گلٹیاں ہو گئی ہیں. اس کے لیے جو سب سے عمدہ چیز ہے وہ یہ کہ ہڑ, بہڑا, آملہ, تینوں چیزیں آپ نوٹ کر لیجئے, ہڑ, بہڑا, آملہ, ان تینوں کو ہم وزن لے لیجئے اور ہم وزن لے کے اس کو صبح کے وقت 5 گرام اور شام کے وقت 5 گرام اس کو آپ لینا شروع کریں پانی کے ساتھ. اور اطریفی لے غددی کے نام سے جو ہے وہ معجون ہوتا ہے, وہ آپ کسی بھی حکیم سے, آپ چونکہ دور ہیں اس کو آپ لے لیجئے گا, اطریفی لے غددی. ایک اور سوال تھا ساہیوال سے, کل کا ہے یہ, آج کا نہیں ہے, سمیع صاحب کا تھا. انہوں نے ہم سے سوال کیا تھا کہ پیٹ پھولتا ہے, پیٹ پھولنے کے لیے سب سے اچھی چیز یہ ہے کہ اپنے کانسٹیپیشن کو سب سے پہلے آپ ختم کیجئے. اس کے لیے آپ ایک نسخہ لکھ لیجئے, سنا مکھی, سونف, ملٹھی آپ لکھ لیں اور جلاپا. اس میں سونف, سنا مکھی اور ملٹھی تو آپ کو 100-100 گرام لینی ہے اور جلاپا جو ہے وہ کل 25 گرام لینا ہے. ان چاروں چیزوں کو ملا لیجئے, ملانے کے بعد جو ہے 5 گرام کے قریب رات کو سونے سے پہلے نیم گرم پانی سے آپ لینا شروع کریں اور اسی طریقے سے آپ زیادہ سے زیادہ جو ہے سونف کا استعمال کریں. سونف آپ لے لیں, سونف 100 گرام لے لیجئے اور 100 گرام جو ہے سفید زیرہ, ان دونوں کو پیس لیجئے اور اس کے بعد اس کو گرم پانی کے ساتھ 1-1 چمچہ کھانے کے بعد لیجئے. آپ یہ کل کی کالز جو ہے میری ختم ہو گئی. ہمارے پاس ایک کالر ہیں, ان سے پہلے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون کہاں سے بیٹا؟ جی فرما بات کر رہی ہوں لاہور سے. جی فرمائیے. جی, बेटी मेरी 7 साल की है, उसको अस्थमा भी है और उसको आए दिन मौसम बदलते हुए ना जुकाम हो जाता है। अच्छा अच्छा। और थोड़ी देर बाद ठीक हो जाता है और नाक भी मलती रहती है वो। अच्छा अच्छा। और उसके लिए मुझे बता दे कोई जो शानदार या कुछ बताने के लिए मुझे, मैं जरा कॉल बंद करूंगी फिर बताइएगा। और मेरा मसला है, मैं 21 साल की हूँ। अच्छा। तो मेरा मसला है, मेरी रोज आंखों में दर्द रहती है, सर में भी दर्द रहती है। अच्छा अच्छा। ठीक है, मेरी नजर भी कमजोर है, तो मुझे कोई बताइएगा नुस्खा कि मैं क्या बना के खाऊं। चले ठीक है, बहुत शुक्रिया आपकी कॉल का। लाहौर से थी हमारे पास एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। कॉल ये हमारी ड्रॉप हो गई, हम जवाबात की तरफ आते हैं। आज का जो पहला सवाल हमें जो किया था कराची से, रजाला साहिबा ने की थी किया था, और इन्होंने नज़ले के बारे में भी पूछा, लेकिन कमर दर्द का मैंने इनसे अर्ज़ किया था कि आप कमर दर्द के बारे में आपको बताऊंगा। इसमें दो चीज़ें हैं, सबसे पहले तो आप कमर में एक तो टकोर करें, गुलेटेसु मंगवा लीजिए, गुलेटेसु और लाहौरी नमक जो है आपने करना है इस तरीके से कि गुलेटेसु को पानी में गर्म करना है और उसको बाद उसमें आखिर में लाहौरी नमक डाल के उसकी पोटली से इतनी बड़ी ऐसे कपड़े से पोटली बना के कमर में जहाँ जहाँ दर्द हो रहा है वो गर्म गर्म पानी जो होता है उसके साथ जब वो बर्दाश्त, तो वो आप लगाइए। और दूसरा ये कि खाने के लिए जो आपकी सबसे उम्दा चीज़ है वो अलसी है, कि अलसी दाना ले लीजिए आप, वो बहुत उम्दा है। इसी तरीके से 100 ग्राम अलसी दाना ले लीजिए, कमर कस जो है 100 ग्राम ले लीजिए, और इसी तरीके से असगर नागोरी, सिर्फ 3 चीज़ें आप जो है 100-100 ग्राम लेके इसका पाउडर सुबह शाम खाइए। हमारे पास दूसरे कॉलर जो हैं ये लाहौर से फ़ायज़ा साहबा, जिनका भी फ़ोन आया था, इन्होंने बच्ची के बारे में बताया कि नज़ला ज़ुकाम रहता है, तो इस सिलसिले में चूँकि हमारा प्रोग्राम ही आज हमने नाक के ऊपर नज़ला ज़ुकाम पे किया, आप जोशंदे मैंने बताए थे, लेकिन ये कि अगर आप जोशंदा एक लिखना भी चाहती हैं तो वो उसमें ये कि सबसे पहले तो बेटी को माउल असल पिलाइए। माउल असल इस तरह बनता है कि एक गिलास पानी गर्म कीजिए, जब वो बिल्कुल उबाल के ऊपर आ जाए तो उसमें 2 चमचे शहद डाल दीजिए, उसको हिलाते रहिए और चूल्हा बंद कर दें, ये माउल असल बन गया। माउल असल बच्चों को ज़रूर देना चाहिए, हर किस्म के नज़ला ज़ुकाम का बेहतरीन इलाज है। नंबर एक तो आप ये दीजिए, और इसी तरीके से इनको जो है आप 2 चीज़ें हैं जिसमें बर्ग गाव ज़बान, गुले गाव ज़बान, 2 चीज़ें हो गई, और तीसरी चीज़ जो है वो सपिस्ता, 3 चीज़ें लिख लीजिए, ये थोड़ी थोड़ी सी 5-5 ग्राम लेके इसका जोशंदा जो है आप पिलाइए, इससे इंशाल्लाह ताला अल्लाह इनको शिफा दे देंगे। आप के बारे में भी मैं बताता हूँ, यहाँ पर पहले कॉलर ले लूँ। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन कहाँ से? जी मैं शेखपुरा से बात कर रही हूँ, मिसेस हनीफ। आवाज़ नहीं आ रही मुझे। मैं शेखपुरा से बात कर रही हूँ, मिसेस हनीफ। जी सवाल कीजिए। जी मेरे हस्बैंड को नज़ला जुकाम बहुत रहता है, वो एलर्जी बहुत है उसे। अच्छा अच्छा। छींकता रहता है और पानी की तरह उसका नाक बहता रहता है। ठीक, इसलिए कोई आप मेरे रिपीट प्रोग्राम भी देखिएगा, लेकिन मैं जवाब भी दूंगा आपकी कॉल का, बहुत शुक्रिया। जी अस्सलाम वालेकुम। ये कॉल जो है हमारी ड्रॉप हो गई, मैं जवाब दे दूं। इब्राहिम साहब का भी जवाब हमने दे दिया। इसमें जो साइमा साहिबा ने लाहौर से सवाल किया था, बच्ची का तो मैंने बता दिया, लेकिन आपने जो बताया कि आंखों में दर्द रहता है और सर में दर्द रहता है, इसमें हो सकता है कि आपको माइग्रेन भी हो। आंखों में जो दर्द रहता है इसकी कई वजूहात होती हैं, उसके लिए अगर आप आई स्पेशलिस्ट से एक दफ़ा मुआयना करवा लीजिए तो ज़्यादा बेहतर है। और सर के दर्द के लिए जो सबसे अच्छी चीज़ है कि आप एक दवा बना लीजिए, वो आप लिख लीजिए। इसमें सबसे पहले बरहमी बूटी आप लिख लें 100 ग्राम, अस्तो खुद्दूस लिख लीजिए 100 ग्राम, और सूरनजान शीरी लिख लें 100 ग्राम। इन 300 ग्राम के अंदर आप 100 ग्राम जो है मिश्री मिला के एक पाउडर सा बन जाएगा, ये सुबह शाम एक एक चाय का चमचा यानी कि 2.5 ग्राम 3 ग्राम के करीब जो है इसे आप लीजिए, इससे इंशाल्लाह सर का दर्द बेहतर हो जाएगा। और रोगन लबूब सबा ये मंगवा लीजिए, ये अपने बालों में लगाया कीजिए। हमारे पास एक कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम सलाम हकीम साहब, मैं हेलो अस्सलाम वालेकुम। जी जी वालेकुम सलाम, आप कौन साहब कहाँ से? सर मैं लाहौर से बात कर रहा हूँ, मंजूर अहमद। जी फरमाइए। तो मेरा मसला ये है कि मेरे जो है ना बालों में या दाढ़ी में मैं हेयर कलर लगाता हूँ, तो उसकी वजह से ना एलर्जी हो जाती, फौरन दाने बन जाते। अच्छा अच्छा, इसका मेहरबानी करके को अच्छा से इलाज बता दें। अच्छा, एलर्जी हो जाती है बालों में। ठीक, बहुत शुक्रिया। हमारे पे एक और कॉलर है, अस्सलाम वालेकुम। ये हमारी कॉल ड्रॉप हो गई है। और कोई कॉलर है या मैं जवाब की तरफ अलह आ जाते हैं? देखिए, शेखपुरा से जो मिसेज हनीफ ने बताया, उनको बहुत ज़्यादा नज़ला ज़ुकाम रहता है। इसमें सबसे पहली चीज़ ये कि आप एलर्जी के लिए जो मैंने बनफशा और गुले बनफशा का जोशांदा बताया है, उसमें आप उन्नाब और सपिस्ता, उन्नाब और सपिस्ता, उन्नाब के 5 दाने ले लीजिए एक वक्त में, और बनफशा जो है 2 किस्म के गुले बनफशा, बरगे बनफशा 5-5 ग्राम ले लीजिए, 5 ग्राम उन्नाब के दाने ले लीजिए, और लसूड़ियाँ या सपिस्ता जिसे हम कहते हैं वो भी 5 ग्राम के करीब ले लीजिए। इसको 2 गिलास पानी में अच्छी तरह उबाल के जोशांदा बन जाएगा। पूरे दिन में ये 1.5 गिलास जोशांदा जो है आप थोड़ा थोड़ा करके गर्म करके पीजिए, इससे इंशाल्लाह फ़र्क पड़ेगा। और इसी तरीके से जो आप कि बहुत पुराना ये चीज़ हो गई, इसमें कलौंजी का तेल का भी मैंने तस्करा किया, वो भी इस्तेमाल कीजिएगा। और इसी तरीके से चने का जो मैंने बताया था कि वो पुराने नज़ले के लिए बहुत उम्दा चीज़ है, तो वो आप रेमेडी देख लीजिएगा। बेसन का इस्तेमाल आपने ज़्यादा करना, बेसन का काढ़ा और सूजी का काढ़ा, दोनों की तरकीब में बता देता हूँ जिनको पुराना नज़ला रहता है। रात को सोते हुए 1 चम्मच टेबल स्पून सूजी तवे में भून लीजिए और उसको गुलाबी करके निकाल लीजिए, और उसके बाद थोड़ा सा असली घी जो है उसमें डालें, तवे में या किसी पॉट में वो डालिए, 5 लौंगे उसमें डाल के उसको भगार करके वो सूजी उसमें डाल दीजिए, फिर 1 गिलास पानी और इतना बड़ा टुकड़ा गुड़ का, इसे आप अच्छी तरीके से जब मिला लेंगे तो ये सूजी का काढ़ा बन गया। ये आप जो है रात के वक्त पिया कीजिए। और बेसन का काढ़ा जिस तरीके से बनेगा कि वो थोड़े से मसाले डाल के बेसन डाल दीजिए, उसको भून लीजिए, उसमें पानी डाल दीजिए और उसे चमचे से खाएंगी तो गले की खशूनत के लिए, नज़ले के लिए, ज़ुकाम के लिए भी बहुत उम्दा होता है। हमारे पास एक कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम जी, कौन सा आपका आंसर? वालेकुम सलाम सर, गैंग की दर्द के बारे में पूछना था। आप कहाँ से बोल रहे हैं, कौन बोल रहे हैं? मोहम्मद नुमान, मुल्तान से बोल रहा हूँ। जी नुमान साहब, फरमाइए सवाल। गैंग के दर्द का पूछना था सर। ठीक है, गठिया का दर्द है। हाँ जी, जोड़ों में। उम्र बताइए, उम्र बताइए जी। एज क्या है आपकी? 21 साल। 21 साल, तो अभी आपने कोई दवा ले रहे हैं? बचपन में मुझे था, मैंने हकीम से दवा ली। हाँ, तो उसके बाद ठीक हो गया। फिर मैं जैसे ठंडी चीज खाता हूँ, जैसे पानी में ज्यादा हाथ डालूँ तो फिर मुझे कभी गोटे को, गोडे को, गिट्टे को, ऐसे मुख्तलिफ जगहों पे दर्द होने लग जाते हैं। अच्छा। तो हो जाती है। ठीक, तो इसका आपने टेस्ट करवाया था कि गठिया ही है? हाँ जी, जिसको हमने बताया था ना, जिस हकीम के पास गए थे तो उसने कहा ये गठिया है। गठिया की बात कर रहे हैं ना? चलें, ओके, बहुत शुक्रिया, मैं आपको जवाब देता हूँ। वहाँ पर एक और कॉलर है। जी अस्सलाम वालेकुम। ये हमारी कॉल ड्रॉप हो गई। हम जवाब देते हैं इसमें। अभी हमारे पास ये, मैं शेखपुरा से जो मिसेज हनीफ का जवाब तो मैंने दे दिया था कि आप काढ़े इस्तेमाल कीजिए। इसी तरीके से दूसरा सवाल हमारे पास मंजूर साहब का है। इन्होंने लाहौर से हमें सवाल किया, इन्होंने बताया कि मैं कलर यूज़ करता हूँ, उससे एलर्जी हो जाती है। ज़ाहिर बात है कलर में अमोनिया होता है। अब वो अमोनिया फ्री अगर आप कोई कलर लेते हैं तो हो सकता है कोई बेहतर हो जाए। ख़ास तौर पे जो आजकल ये काली मेहंदी का जो मसला चला है, इसमें जो है वो काला पत्थर डाला जाता है। काला पत्थर भी उसको, उसका एक नाम है जो केमिकल है। बेसिकली वो कोई काला पत्थर नहीं है, वो सब जिल्द के लिए बहुत ख़राब होता है, एलर्जी करता है। इन सब चीज़ों को छोड़ के आपको एक नुस्खा दे देता हूँ, उसमें आप लिख लीजिए भंगरा सिया आप लिखें 100 ग्राम, आंवला लिखें आप 100 ग्राम और कलौंजी लिखें 100 ग्राम। ये 3 चीज़ें आप पानी तकरीबन 1 लीटर में इतना उबालिए कि पानी बिल्कुल ख़त्म के करीब आ जाए, तो फिर आप चूल्हा बंद कर दीजिए और उसके बाद जितनी चीज़ें उनको अच्छी तरीके से छान लीजिए। वो जो पानी निकलेगा उस पानी के अंदर जो है आप कॉफ़ी जो होती है खाने वाली, 1 चम्मच वो कॉफ़ी जो है मिलाकर, और ये 2 घंटे तक के बालों में लगाएंगे तो इंशाल्लाह ताला एलर्जी भी नहीं होगी, और जो काले बाल आप करना चाहते हैं उसमें भी आपको मदद मिलेगी, बाल काले होंगे। तो नाज़रीन, یہاں پہ ایک مختصر سے وقفے کا وقت ہو چلا ہے، ہم آپ سے ملتے ہیں وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت. ہمارے پاس کالر ہیں، ان سے پہلے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون کہاں سے؟ میں لاہور سے بول رہی ہوں، زائدہ. جی زائدہ بہن بتائیے کیا سوال. ہاں جی میری عمر 40 سال ہے. ٹھیک. تو مجھے 4 سال سے نا دردیں وغیرہ ہوتی تھی، تو میں بس پین کلر وغیرہ کھا لیتی تھی. ٹھیک. اس کے بعد میں نے ڈاکٹر کو دکھایا، سٹی اسکین ہر چیز کروائی ہے، تو انہوں نے کہا تھا آرتھرائٹس ہے، کیونکہ مجھے نہانے کے بعد بڑی دردیں ہوتی ہیں، سردی بول لگتی ہے، اور بیسن کے پاس ایسے پانی دیکھ کے بھی کہتی ہوں ٹھنڈے کے. تو پھر وہ کہتے ہیں کہ آپ کو اب آرتھرائٹس ختم ہو گیا ہے، تو لیکن آپ ایکسرسائز کریں اور میڈیسن بس لیں. تو کمر میں درد، نماز نہیں پڑھی جاتی، میں ایسے جھکتی ہوں تو درد ہوتی ہے، گھٹنوں میں درد، پٹھوں میں درد، ہڈیوں میں درد رہتا ہے، سر میں صبح اٹھ کے، آنکھوں میں. جی پورے جسم میں. یہ آپ کو شوگر تو نہیں میری بہن؟ نہیں شوگر نہیں، ہر ٹیسٹ ہر کلیئر ہے. چلیں ٹھیک ہے، میں آپ کو جواب دیتا ہوں. بہت شکریہ آپ کی کال کا زائدہ صاحبہ. ایک اور کالر، ان سے بات کرتے ہیں. السلام علیکم. وعلیکم السلام. جی کون کہاں سے؟ حکیم صاحب میں ملتان سے، مظفر گڑھ سے بول رہی ہوں. ناصرہ. جی جی. تو حکیم صاحب میرا سوال یہ ہے کہ میری عمر 45-46 سال ہے. جی جی. تو میرا ویٹ بہت بڑھتا جا رہا ہے. تو تقریباً 10 سال سے میرا ویٹ مسلسل بڑھ رہا ہے. اتنا میں پرہیز اور واقعہ کرتی ہوں لیکن کم نہیں ہو رہا. خاص بچے کتنے؟ بچے 6 ہیں ماشاء اللہ میرے. تو یہ بچوں کے بعد ویٹ مزید بڑھتا ہے؟ ہاں جی مزید بڑھتا ہے، بہت زیادہ بڑھتا ہے، کیونکہ پیٹ بہت بڑھ گیا ہے میرا. پیٹ لٹکا ہوا ہے، بہت بڑھ گیا پیٹ. تو اس کی وجہ سے میں بہت زیادہ پریشان رہتی ہوں، چلنا پھرنا بڑا مشکل ہو جاتا ہے. چلیں ٹھیک ہے جناب، آپ کو میں جواب دیتا ہوں. بہت شکریہ آپ کا. ہمارے پاس ایک کالر اور ہے، ان سے بھی بات کرتے ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. کون صاحب کہاں سے؟ جی محمد اسحاق بات کر رہا ہوں، کراچی سے. جی اسحاق بھائی فرمائیے، سوال کیجئے. یہ میری بیگم کو جو ہے نا دونوں پیروں میں تکلیف ہو رہی ہے. اچھا. اور ان کی جو ہے نا انگلیاں جو ہے نا الٹے پاؤں کی، تینوں انگلیاں سن ہو جاتی ہیں، اس میں لکیریں پڑ جاتی ہے. اچھا اچھا ٹھیک. صرف پاؤں کی انگلیوں میں؟ اور گٹھیا. جی گٹھیا درد کا جو ہے نا وہ ان کا جو ہے نا ہے. ہاں اصل میں گٹھیا ہی ان کو ہو گیا ہے، عموماً یہ پاؤں کی جو انگلیوں سے درد شروع ہوتا ہے. ٹھیک ہے میرے بھائی اسحاق، میں آپ کو جو ہے جواب دیتا ہوں. آپ کا بہت شکریہ. وہاں پہ ایک کالر اور ہیں، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ جی لاہور محمود مفتی سے محمود بات کر رہا ہوں. جی جی. میری بیوی کی عمر تقریباً 50 سال ہے. اچھا. اور اس کے پیٹ میں بہت تکلیف ہے، اس کے کمر میں بھی تکلیف ہے، پیٹ بھی بڑھتا ہے، درد بہت ہوتا ہے، چلا نہیں جاتا. پیٹ میں درد زیادہ ہے؟ پیٹ میں درد زیادہ ہے اور کمر میں بھی ہے سر. کمر میں بھی. اچھا ٹھیک ہے. ان کو شوگر وغیرہ کا عرضہ یا کوئی بلڈ پریشر؟ بلڈ پریشر ہے جی. ان کو بلڈ پریشر ہوتا ہے؟ بلڈ پریشر ہے سر. کمر میں درد اور بلڈ پر. ٹھیک ہے جناب محمود صاحب لاہور سے، آپ کی کال کا بہت شکریہ. ایک اور کالر ہے. جی السلام علیکم. میں منیبہ بات کر رہی ہوں لاہور سے. جی منیبہ فرمائیے کیا سوال. اچھا جی میں نے اپنی امی کے بارے میں پتہ کری تھی، انہوں نے نا ان کو نا معدے کا بہت مسئلہ ہے، اور معدے کے ساتھ ان کا بی پی ایک دم ہائی ہو جاتا ہے، اور پٹھوں میں شدید درد شروع ہو جاتی ہے. اچھا. ہاں جی. اور بھائی کو بھی نا نزلہ زکام ہو جاتا ہے. بتائیے امی کی عمر کتنی ہے؟ ان کو شوگر کی عمر کتنی ہے؟ نہیں شوگر نہیں ہے، بلڈ پریشر اور بس بی پی آئی ہے. معدے میں کیا تکلیف ہوتی ہے؟ درد ہوتا ہے اس جگہ پہ اور گیس. ہاں جی. اچھا. اور بہت درد رہتی ہے. ٹھیک ہے بیٹی. موشن آنے لگ جاتے ہیں. اور دوسرا سوال بتائیے. اور بھائی کا پوچھنا ہے، زکام بہت رہتا ہے، ان کا ناک ہر وقت بند ہی رہتا ہے. میری بیٹی یہ ریپیٹ پروگرام ہوگا، اس میں آج ہمارا پروگرام ہی نزلہ زکام پر ہے، وہ آپ دیکھ لیجیے گا. اماں کا جواب میں دے دوں گا آپ کی کال کا. بہت شکریہ. منیبہ تھی لاہور سے. جوابات کی طرف آتے ہیں. اس میں ہمارے پاس جو منظور احمد صاحب کا سوال تھا انہوں نے اس کا جواب میں دے چکا. محمد نعمان صاحب ہے ملتان سے, انہوں نے بتایا کہ ان کو گٹھیا کا مسئلہ ہے اور خاصا ان کو درد رہتا ہے. گٹھیا کے لیے جو سب سے اچھی چیز ہے مستند چیز طب نبوی میں وہ انجیر ہے, اور اس میں باقاعدہ کوئی تردد نہیں. آپ پانچ انجیر جو ہے رات کو جو ہے دودھ میں ابال کر لیجئے, صبح کے وقت تین انجیر جو ہے آپ لینا شروع کیجئے. ہوتا یہ ہے کہ چونکہ انجیر تھوڑی سی مہنگی ہے, تعداد چونکہ یہ تقریباً پاؤ کے قریب بن رہی ہے ایک دن کے لیے, تو آپ اس کو جب صبح اور رات تین صبح تین پانچ رات کو لیں گے تو آپ دیکھیں گے آہستہ آہستہ کر کے کم از کم آپ اس کو دو سے تین مہینے تک کے آپ لیں گے تو آپ کا درد جو ہے جڑ سے بھی جا سکتا ہے. تو یہ بنیادی دوا ہے انجیر گٹھیا کے لیے, اس کا استعمال آپ کیجئے تین صبح اور پانچ رات, اس کو کسی نہ کسی انداز سے لیجئے. مہنگا ضرور ہے لیکن بہرحال اس کے اندر پاور ہے. دوسرا ایک پاؤڈر بنا لیجئے جس میں ازگن ناگوری آپ لے لیجئے, یہ بڑی عمدہ چیز ہے. السی لے لیجئے اور تیسری چیز جو ہے سونٹ. تین چیزیں آپ لے لیں, پچاس پچاس گرام لے لیجئے اور پانچ گرام یعنی کہ ایک بھرا ہوا چمچہ صبح کے وقت اور شام کے وقت لیجئے. اور لگانے کے لیے جو تیل بھی آپ کو میں بتا دیتا ہوں کہ آپ جو ہے سرسوں کا تیل یا زیتون کا لے لیں تو زیادہ بہتر ہے. زیتون کا تیل آپ ایک پاؤ لے لیجئے, اس میں پچاس گرام آپ کو لونگ ڈالنا ہے, دو عدد جائفل ڈالنے ہیں, اور اسی طریقے سے جو وہ پتے ہوتے ہیں تیز پات کے پتے ہوتے ہیں چار پانچ وہ ڈال کے اس کو توڑ کے ڈال دیں اور اس کو جلا لیجئے تیل کے اندر. جب تیل بالکل کالا ہو جائے تو یہ آپ رکھیں. جہاں بھی درد ہو, جو بھی میرا پروگرام سن رہا ہے اس کو کسی بھی قسم کا درد ہو اس کو اس پہ لگائیے تو انشاءاللہ اس سے فرق ہوگا. اور اسی طریقے سے ہمارے پاس سے لاہور سے تھیں چالیس سالہ زاہدہ صاحبہ, آپ نے بھی ہمیں آرتھرائٹس کے بارے میں بتایا اور انہوں نے بتایا کہ ان کو ورم بھی رہتا ہے اور آرتھرائٹس ہے. آرتھرائٹس کے لیے یہ ہے کہ چونکہ یہ کمر کی طرف سے ایک رنگ سفن ہوتی ہے جو پرابلم میں آ جاتی ہے, اس کے لیے سب سے اہم بات آپ گدا جو ہے اپنا سخت رکھیے. جو ابھی میں نے تیل ملتان والے کو بتایا وہ تیل آپ بنائیے اور اس کو لگائیے. اور اسی طریقے سے جو کھانے میں دوا ہے اس کے اندر صرف آپ جو ہے کمرکس لے لیجئے 100 گرام اور السی دانہ, دو چیزیں آپ لیجئے اور ان کو اچھی طریقے سے پیس کے اور اس کو صبح شام پانچ پانچ گرام آپ لیجئے. اور جو میں نے عرض کیا کہ آپ وہ تیل لگائیے, اسی طریقے سے ٹکور بھی آپ کریں گی. ٹکور آپ اس طرح کریں گی کہ پیاز لے لیجئے, ایک پیاز کے سارے پرت جو ہے نا وہ الگ الگ کر دیجئے, پرت الگ کر دیجئے. اور اس میں آپ نے لینا ہے ثابت لاہوری نمک لینا ہے, پیاز کے پرت لینا ہے اور اسی طریقے سے تقریباً 50 گرام اجوائن. ان تینوں چیزوں کو توے میں بھون لیجئے, گرم کر لیجئے. جب اس میں سے تھوڑا سا دھواں نکلنے لگے تو ایک بڑی سے کپڑے کی پوٹلی بنا کے اور آپ جہاں جہاں پیچھے لے کے نیچے گھٹنوں تک کے اس کی سکائی کریں, جسے آپ کہیں سکائی. ٹکور الگ چیز ہوتی ہے, اس کی سکائی کیجئے تو یہ آپ کا مسئلہ حل ہو جائے گا. ملتان سے یہ ناصرہ صاحبہ تھیں اور انہوں نے بتایا کہ 6 بچے ہیں اور ان کا وزن بڑا بڑھ گیا ہے, تو اس میں تو آپ کو کیئر کرنی چاہیے. جو 1.25 مہینے کا جو سلسلہ ہوتا ہے اس میں کیئر کرنی چاہیے, خاص طور پہ اس میں مکو کا پانی اور سونف کا پانی جو ہے پینا چاہیے. تو وہ اگر آپ نے کیا تو بڑا اچھا, لیکن ایک نسخہ لکھ لیجئے آپ موٹاپا ختم کرنے کے لیے یا پیٹ جو لٹکا ہوا ہوتا ہے اس کے لیے بہت عمدہ چیز ہے. اس میں برگ صداف 50 گرام ہے, اسی طریقے سے سفید زیرہ 50 گرام ہے, گرین ٹی جو ہوتی ہے وہ آپ تقریباً 50 گرام سمجھ دیجئے. اور اس کے بعد سیب کا چھلکا, اگر بازار سے نہیں ملتا سیب کا چھلکا تو سیب کا چھلکا اتار کے اور اس کو سکھا لیجئے, یہ 50 گرام. یہ چاروں چیزوں کو آپ کو محفوظ کر کے رکھنا ہے اور اس کو پیس لینا ہے, اور پیسنے کے بعد یہ ایک آپ کا چائے تیار ہو گئی, پتی تیار ہو گئی. تو اس کو آپ جو ہے 1 ٹیبل اسپون کے قریب 1 گلاس پانی میں ڈال کے ابال کے اور چھان کے پیا کیجئے. ہر قسم کی چکنی چیزیں آپ بالکل بند کر دیجئے, گندم کا آٹا آپ بالکل بند کر دیجئے, چاول آپ بالکل بند کر دیجئے, صرف بیسن کی چھوٹی چھوٹی روٹیاں بنا کے جو وہ کھائیے, اور پروٹین ڈائٹ جسے ہم کہتے ہیں کہ فلے اس کا جو چکن کا ہوتا ہے وہ آپ لیجئے, فش کا اتنا بڑا ٹکڑا جو ہے ابلا ہوا یا اسٹیم کیا ہوا لیں گے, آپ کا مسئلہ انشاءاللہ اللہ نہ چاہ تو کچھ ہفتے میں حل ہو جائے گا. ہمارے پاس اسحاق صاحب نے بتایا کراچی سے, और इन्होंने भी गठिया के बारे में बताया। मेरे भाई, गठिया के लिए मैं पहले भी बता चुका हूँ कि इंजीर का इस्तेमाल फौरी तौर पे आप कीजिए, 5 और 3 इंजीर रात को, 5 और सुबह 3 इसका इस्तेमाल कीजिए। और लगाने का तेल जो मैंने बताया वो आप बना सकते हैं, जिसमें तेल के अंदर 50 ग्राम लौंग और इसी तरीके से 2 अदद जायफल और तेज़पात के पत्ते डाल के तेल लगाइए और ये उस जगहों पे लगाइए जहाँ पे दर्द होता है। लाहौर से एक साहब ने अपनी बीवी के मुतालिक, महमूद साहब हैं, उन्होंने अपने बीवी के मुतालिक बताया कि उनके पेट में बहुत दर्द है। पेट में दर्द की कई वजूहत होती हो सकती है मेरे भाई, हो सकता है कि उनको कॉन्स्टिपेशन रहता हो, उनके कोई एलर्जी हो गई हो, तो इसको डिफाइन करने में थोड़ा सा वक्त लगेगा, तो मैं चूँकि इसको डिफाइन नहीं कर पा रहा। और दर्द के लिए तो मैं काफ़ी नुस्खे बता चुका हूँ। बीपी के लिए आप छोटी चंदन जो है वह असरॉल जो है वो तकरीबन 1 ग्राम, यानी कि इसका नुस्खा बता देता हूँ, 50 ग्राम छोटी चंदन ले लीजिए, 100 ग्राम जो है साबित धनिया ले लीजिए और इसी तरीके से 50 ग्राम काली मिर्च, इन तीनों को पिसवा लीजिए और उसके बाद 1 ग्राम के करीब वो पाउडर हर भी ब्लड प्रेशर वाला अपना अल्टरनेट कर सकता है कि इस दवा पर आ जाए आहिस्ता आहिस्ता करके। इसी तरीके से हम पहले हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी फरमाइए। जी हकीम साहब, मुझे ना कोलेस्ट्रॉल ज्यादा रहता है और यूरिक एसिड ज्यादा रहता है और हार्ट पेशेंट हूँ। अपडेट मैंने डॉक्टर हॉस्पिटल से करवाया हुआ है दिल का। जी जी। हाँ। कोलेस्ट्रॉल कितना रहता है आपका? 236 से ज्यादा है जी। डॉक्टर ने बताया कि बहुत ज्यादा 9.9 है यूरिक एसिड। और टीवी की आवाज बंद कीजिए आप। अच्छा, यूरिक एसिड भी ज्यादा रहता है और कोलेस्ट्रॉल भी। अच्छा, शुगर तो नहीं है आपको? जी नहीं, ब्लड प्रेशर है। ब्लड प्रेशर। अच्छा, नाम तो बताइए, आपने नाम नहीं बताया। नसरीन अख्तर। नसरीन अख्तर जी। एक और कॉलर हमारे पास, उनसे बात करते हैं। अस्सलाम वालेकुम। वालेकुम सलाम। जी कौन, कहाँ से? जी मैं अब्दुल वहीद। जी सवाल करो बेटा। जी मेरा कद छोटा है जी। उम्र कितनी है? मेरी उम्र 16 साल है। ते पेट बड़ा है, तिली बड़ी हुई है। अच्छा, ते 4.5 फुट काट दे। अच्छा अच्छा, तो तुम स्कूल जाते हो? हाँ जी स्कूल जाते हो। उम्र 18 साल है। हाँ जी 18 है उम्र। अच्छा ठीक है, मैं आपको बता दूंगा, लेकिन इसमें शर्त ये है कि आप कम से कम 2 किलोमीटर जो है दौड़ा करेंगे, यानी कि वॉक जो है अलग चीज़ है, दौड़ना अलग है। वो आप कीजिए, रस्सी आपको कूदनी होगी और एक बड़ा सा पाइप आप लगा लीजिए, उसमें तकरीबन 15 मिनट सुबह 15 मिनट शाम जो है उसमें हैंग होना है, लटकना है, ये आप कीजिए। दवा मैं आपको बता दूंगा बेटा अब्दुल वहीद, इंशाल्लाह अल्लाह ताला शिफा दे। हमारे पास ये लाहौर से एक कॉल थी और इन्होंने अपनी वालदा के बारे में पूछा था, मुनीबा। तो इन्होंने जो तेजाबियत के बारे में पूछा, तेजाबियत के लिए मुख्तलिफ चीज़ें होती हैं लेकिन तबाशीर जो है सिलसिले में बहुत उम्दा चीज़ है। आप एक नुस्खा लिख लीजिए, तबाशीर 100 ग्राम सते गुलू, 100 ग्राम छोटी इलायची के बीज, 100 ग्राम और उसके बाद इसमें आप मिस्री लिख लें 250 ग्राम। तो इस नुस्खे को आप इस तरीके से लेंगे, तबाशीर 100 ग्राम और मैंने कहा कि सतेगुलु 100 ग्राम, इलायची छोटी इलायची के बीज 100 ग्राम और 250 ग्राम मिस्री, इन सब को पिसवा लीजिए, बहुत लजीज सा पाउडर बन जाएगा। ये खाने से पहले एक एक चमचा आप ले लिया कीजिए, इससे काफ़ी फ़र्क पड़ेगा। और मैदे के लिए जो है आप जो कहवा मैं अमूमन बताता हूँ कि इसमें सौंफ है 1 चाय का चम्मच, इलायची जो है वो बड़ी वाली काली इलायची 1 चम्मच, इन दोनों को खूब पानी में 1 गिलास में उबाल के छान के खाने के बाद पीजिए, मैदे का मसला भी हल हो जाएगा। और बीपी का भी आपने बताया कि उसके लिए मैंने असरॉल का बताया। तो नाज़रीन, ये एक और हमारे पास सवाल था जिसमें एक भाई थे, उन्होंने زکام کے بارے میں میرا بیٹا اس کو آپ رات کو 1 بجے ریپیٹ میں دیکھنا، پروگرام میں کافی شروع میں میں نے نسخے دیے ہیں۔ اسی طریقے سے نسرین اختر صاحبہ کولیسٹرول کا اور دل کے معاملات بتائیں، اس میں آپ ایک قہوہ پینا شروع کر دیجئے، اس میں آپ یہ کیجئے کہ سب سے پہلے تو سانچی پان لے لیجئے 1 عدد، اور اسی طریقے سے پودینے کی 40 پتیاں لے لیجئے، اور ادرک کا 2 انچ کا ٹکڑا لے لیں۔ ان تینوں چیزوں کو آپ اچھی طریقے سے ابال کے چھان کے نہار منہ پینا شروع کیجئے، 40 دن میں کولیسٹرول جو ہے انشاءاللہ نیچے کی طرف آ جائے گا۔ آپ اسے استعمال کریں۔ سیب کا چھلکا بھی اس سلسلے میں بہت عمدہ ہے کہ سیب کا چھلکا بھی اس میں ڈال دیں۔ ہمارے پاس بس ایک جواب ہے، مختصر سا جواب دے دوں کہ اس میں یہ کرنا ہے کہ آپ کو مستگی رومی جو ہے وہ لینا ہے 25 گرام، اور 125 گرام جو ہے حب الرشاد، دونوں کو پسوا لیجئے، اور پسوانے کے بعد 1-1 چمچہ نہار منہ بیٹا آپ کھاؤ، اس سے آپ کا قد بڑھے گا، اور باقی چیزیں میں آپ کو بتا چکا۔ تو ناظرین، یہ میں عرض کر رہا تھا کہ جو ہمارا پروگرام ہوتا ہے اس کا مقصد آپ کی فلاح اور آپ کی صحت ہے۔ اس میں جو مقداراً جو چیز میں بتاتا ہوں، خاص طور پہ بچے کو جو میں نے بتایا عبدالوحید کو، کہ وہ جو دونوں چیزیں 125 اور 25 گرام پسوا کے آپ 5-5 گرام صبح لو، ٹھیک ہے؟ تو اس طریقے سے 5 گرام کا مطلب یہ ہوتا ہے کہ وہ ایک مقدار بڑی ضروری ہے، مقدار کے ساتھ چیزیں لیں گے تو انشاءاللہ آپ کو شفا ہوگی۔ اور اسی طریقے سے یہ پروگرام میں اگر آپ کو کوئی چیز رہ گئی ہے، رات کو 1 بجے پاکستان کے وقت کے مطابق ریپیٹ ہوگا، اسے دیکھ لیجئے گا، اور اگر کوئی ضروری بات ہو تو مجھے آپ کانٹیکٹ بھی کر سکتے ہیں، ٹیلی فون نمبر میرے آ رہے ہیں۔ تو ناظرین، یہ سارا سلسلہ تھا، اور انشاءاللہ تعالیٰ کل جو ہے ہم آپ سے بات کریں گے، اگلے ہفتے جو ہے انشاءاللہ آپ سے ہم سینے کے امراض کے بارے میں بات کریں گے۔ ناک تک تو ہم پہنچ گئے ہیں، اور اس میں ہم پہلے تھوڑا سا آپ کو انٹروڈکشن جو ہے وہ منہ کی بیماریوں کے بارے میں بتائیں گے، مسواک کی اہمیت کے بارے میں بتائیں گے، اور منہ سے کیا بیماریاں ہوتی ہیں اس کے بارے میں بھی بتائیں گے، اور دوسرا ٹاپک جو ہے ہمارا سینے کے امراض ہوں گے۔ تو ناظرین، یہ تھا ہمارا آج کا پروگرام، امید ہے آپ نے پسند کیا ہوگا۔ اپنے میزبان حکیم سید عبدالباسط کو اب دیجیے اجازت۔ السلام علیکم ورحمۃ اللہ۔